मधुरा प्रश्न विचार उज्यालो 90 नेटवर्क। नेनाचुना दिलो लहना उज्यालो 90 नेटवर्क। जो जलपा उज्यालो 90 नेटवर्क के नेवाजी आज लहना पखेंजी सिल्विया या छिसा नेना जोना दिला लहना हौ आइतबा ज्याजो ख छिगु जोसा पिजोगु स ज्याजो नेना जोना दिन पास छिसा उज्यालो 90 नेटवर्क नेना दिगु दुदास छिगु ज्याजो हले निन कहे इन्टरनेट पाखे www.unn.com.np पाखेन प्रसारण ज्याजो मदु ना पथौ आइतबा थौ ये ज्याजो लहना दुने छिगु जोसा पिजोगु स खादास छिसा सेसु थुगु ज्याजो नेपाल भाषा ख्याय साहित्य विधायक कया दुबाला सुएगु छगु छौ यान छौ जक साहित्य ज्याजो खादास थुगु ज्याजो स छिसा नेपाल भाषा ख्याय साहित्य गतिविधि अथे पिदंगु सफु चोमितली छे नाप्लाना वेचना उजुल थ्वे जोले थौ हने बम साहित्यकार भाजु केदार सितुली छे छिसा नाप्लातिना उजुल छिसन वेकर्से छुन न्यास दुसा न्याना दिफु छिगु फोन ल्याखा 5000200 स केदार सितु दाइ थौ ज्याजु सलास कुसि आन्छन सुवा सिलबेली थौ कने छु छु यान्छन दे चोसा गुख थन यान्छन थे आन चोसाला आ थौ कने छिसि बाहन दबु दु बाहन दबु नयना पचा सक्रिय ज्याचन दु बाहन दु छु न्यावना चोङ दु नसिम बाखा त चाहिँ चुयो क्रमबद्ध चुया चुङ उपन्यास कति खले उपन्यास ल छौ चुय श्रेगा न प्रकाशक द बिर्न नेपाल भाषा छि फाउन्डेसन ब्याउरिया ब्याते हो अब प्या बेबे चले दो प्या बेको चले दो दासनी आछि चाहिँ कि सफु प्या वेरका चाहिँ सूचना दिगो लपु सूचना दिगो इजुल जुल अथे त नब चोसा गब्लेन छ सुरयान दिया गथि ख छि चोसा गब्लेन छ नि त छ जसा न्याकोला झनै झनै पिजन त्यहाँ दजे पिज सुइजन अथवा सुइजन सुइ न्या त दजे पिजलाई मर्ने सुइ न्या त दजे झिन्या र झिनखुर यो उमेर नि चुयाउ यान उख उसले थवेट वाले साहित्य सम्मेलन जो उसले अनि बोटिको यो हजुर जसरी नपत ट्वाले ट्वाले साहित्यिक सम्मेलन यो कुजु हजुर उसले देन्द्रसँग जुया छौँ यसले यहाँ खोप्या देन्द्रसँग जु जुया छौँ अहिले अब सम्मेलन होइन नेपाल भाषा चाहिँ पनि एकै ठाउँ हो न खाएको एकै प्यान होला लेखक त तर आ ठाउँको नै दुर्भाग्य राम होला ठाउँको नै अझ ज्याजो त मोजो उहिले योको साहित्यिक सम्मेलन बोधिक या चाहिँ नेपाल भाषा ख्याले चोसा न्याको पि अतक न योको हेत नि मलाई उहिले चाहिँ चोसा गयौपति योको न्या थिएछौ विषयवस्तु छु या त कया चु थिएछौ नपा कति उसले 2022 साल रेड नेपाल जीवन दबो ज्याजो यता डिका बिहो छौ चाहिँ आक्रोश दैथे प्या भाउ ख अहिले उसले नेपाल भाषा चुइ पनि यो कुरा प्यान होला अहिले उसले यो विषयवस्तु ऊ आक्रोश चाहिँ त व्यक्ति या त यहाँ मेसा झ्याउको ठाउँ चोसा नै जिउको ठाउँ अहिले ऊ टाइममा चाहिँ जी बालको उसले संलग्न मरो तर यसमा त ऊ आक्रोश चाहिँ ऊ टाइममा लिप लिप त गर्न मनु त चुयाउ चोमी त प्या होला ऊ आक्रोश उपजामा हजुर जसै आक्रोशको कारण हे योको चोमी त खने दुगु यी नछिन सोइदिनुको जुल ठाउँको ने चाहिँ चोमी त यो अवस्था छु खङ्का दिए छु दु विषयवस्तु गुख कखा या चोइ चोथे ताइ दिए न त नपला आक्रोशप्रति विषयवस्तु दु मला लिपा योको सानो धाके लिपा जब आक्रोश पङ्क्यको ठाउँ हो हेर्नुका विषयवस्तु हे मधुको शून्यता नउबोल नेपाल भाषा साहित्य खेलेर का न था छिटा गट्टा विषयले शून्यतालाई मोहो तर जीव सक्रियता चाहिँ शून्यता पकायो ख नापा आक्रोशसँग प्याँ होला ऊ टाइममा झ्याउ चोसान मनुजासँग छौ आक्रोशी उप आक्रोशी लागि छौ अभिव्यक्ति रूपियाँ काल ऊ जायज नख त आ थुङ्कने थो आक्रोश मर्या हुला तर खुन मरेकोलाई दल दनी छोइ त मर मुरुवा ढान मैले शून्य मुठ्यो नि तर एन थुङ्ने विषयवस्तु यो कुरा प्याउँ चौँदो तर जीव सक्रियता ननाउन चौँदो आजसँग नापायु साहित्य चुया चुन मैले हुँदो आ त साहित्य विषयवस्तु योको प्यान हुँला थुङ्ने विभिन्न धार त उचाउँदो झिसँग धारे त नुनु धारे त झिसँग ढ्याब्ले झिसँग विश्व साहित्य झि ठेङ्गी मुफ न ध्या छु नाम तर झिसँग चाहिँ उक्त चेउन झिसँग सोया मचो नामलाई लाग्छ नेपाल भाषा साहित्य थियो आतक न छो मत विमत ल भइचाउँदो ठुक्या गुलिसा रे चित्तधर कालिने साहित्य जातुन आतक न तर गुलिसा चाहिँ मुखुको सान ह्याउन चाहन दो ध्यारे तर ह्याउन चाहन ल पक्क न दो थुङ्ने नुनु पि चोमितेसँग बच्चा नुको ठाउँ चुयाउ याना भइसँग जो तर छिटा पर्याप्त चाहिँ मुझो छिसँग लुजाङ्गे थाहा मर्ने थिएँ चाहिँ हजुर पछि न त धेरै नै साहित्यिक सम्मेलन बोधिकै दिया छिसँग नपलाई कसो सानिया गरिदिया अनुहार चाहिँ साहित्यिक गति गुगु थन्या त छेउको दिए उले साहित्य सम्मेलन बोटिका रिवेज हो तरह लस्ता यु खन लियो वना डब्ल्यू दना बाहा बनि उले थारा दिन तरम मे मुनु रेथे मुति उले ऑडियंस न यु कुदै ऑडियंस न नपा यु कुया दो आ खोबे कार्यक्रम जसा ये ये पि मुनु त येले पि मुनु त कुया अनु ने येले कार्यक्रम जसा खोबे पि ये पि त को येले होइ छने ये कार्यक्रम जसा येले पि खोबे पि त को अनु छने ऑडियंस यु कुदो अले वो ऑडियंस न ने थम दना दिन नवाबले थादा बजा गौरवीय अनुभूति जीवा आ थुने वो ऑडियंस न पाबिया हुन्छ उ हजुर दासनी नपाई यी चाहिँ पछा साहित्य थियो होइन त्यो बिस्कहे इजुल नपाई बिस्कन विशेष न ज्याजौँ अहिले छुपति चोसा लिपा गोको थनिया त छुदो नाच छिँदै दिने भोला नपाला चोइदिएर पक्का न जिसेल कविता चोइदिएर सूर्य सूर्यलाई कविता हामीलाई तर कविता चाहिँ यो कुमा चाहिँ छपिन्जी बुझेको चोया अन लिपा जो विषय चाहिँ बाहना होइन अहिले बाहना चोया होइन अहिले बाहना लिपा चाहिँ अहिले उपन्यास होइन भन्छ इन्ट्रेस्ट ल उपन्यास नचोया उपन्यास छौ प्यान भेर्नु गोजु ल अहिले बाख विदा लातैदेऊले अहिले गोकथा छिँ बिस्क थै त अनुभव जुल छ कविता चोइदिएका बाख विदा लातैदेऊ जुल भोला बाख ला गु कथा उन उकी चाहिँ छुपा थे चिन्ता गरे चुएब्ले गठ कविता थियो चाहिँ कम्प्याक्ट जुल थौ अनुभव या त थौ विचार या त कम्प्याक्ट रूपमा व्यक्ति आमा हो जुल बाहन थियो चाहिँ फ्लेक्सिबल जुल तागेको व्याख्यान या जुल अहिले थौ विचार या त कविता सुना बाहने व्यक्ति या तस्क अपुगा अहिले कविता चाहिँ एकदम कम्प्याक्ट जुल कविता गुप्त व्यक्ति आऊ ऊ चाहिँ तस्क तरुवा चुनौती खाऊ हाथ्या खुवा थियो लेखक देव लागि अहिले अनि लिपा चाहिँ ज्या नभए म त उसले त्याति थिएँ होइन कविता चोयो भयो तर लिपा जित मन कि कविता जे चोया नै फैम हो थाको तस्कर थाको जे चाहिँ ऊ अभिव्यक्ति चाहिँ कम्प्याक्ट रूपमा चाहिँ बि फैथ्या म सुनेका अहिले चाहिँ बाख्ने लाट्यो बाख्ने जो स्टडी नै अध्ययन बाख्ने जो होइन अहिले बाख्न साला हिङ्कल अहिले बाख्न जो होइन होइन नपाङ्गु बाख छु चोइदिया विषय वस्तु या त चोया ठुला ऊ टाइम बेला सर्वसान नकलिया बानी खा जे दक्षिण नापा बहा चाहिँ निपा खुवापारिया ख थव्या तले साहित्य सम्मेलन ज्या अनि उसले पाकै हो निपा खुवापारिया चाहिँ बहा छु विषय वस्तु अबले छु व्यङ्ग्यात्मक ख कि व्यङ्ग्यात्मक ल छु सामाजिक छेउ उसले यो परिस्थिति र क्याजको चाहिँ ख सामान्य बहा ख आफै ठिसँग बहा चाहिँ दिले विषय वस्तु सूचना दिया छु आफुकने चाहिँ विषय वस्तु चेउरी हो समसामयिक गु छिके छिराइके विसङ्गति त दै छिरे छिउ समाज दैछौँ छिउ देशे दैछौँ राजनीतिक विसङ्गति सामाजिक विसङ्गति आर्थिक विसङ्गति ऊ विसङ्गति त झिसँगै नै व्यङ्गात्मक रूपमा अथवा चाहिँ चक्क उता चाहिँ उपचारिक रूपमा चाहिँ चोयौ या नभएछ हजुर व्यङ्ग्य यहाँ तपाईँको व्यङ्ग्य मुख हो झिठौँ सटारिकल होइन आइरोनिकल शैली है उक्त चाहिँ चोइचुन अहिले उपन्यास चाहिँ गरेको अहिले उपन्यास बिदा छुपा उपन्यास थियो बाहा सुना यो कसमा दाइने मलाई बाखा बाखा बाखा ताक हजुरलाई उयो उपन्यास बिफ रूप उपन्यास रूप न बिफ उठेका दाइ त खला छौ कथा लौ खन ख बाहने विषयवस्तु एकदम कम्प्याक्ट जे छौ कविता कम्प्याक्ट जुल शिवपति फ्लेक्सिबल जान उपन्यास यहाँ कम्प्याक्ट दिए तर उपन्यास जीवले चाहिँ विषयवस्तु भेग जियो क्या विभिन्न ई न यो कुदै हो क्या मलाई जियो बाह यो काल हामीले गुण तागजे तर बाख्ने चाहिँ छौ काल युजको जे अहिले छौ विषयवस्तु जुको जे छौ ई युजको जु ऊ कम्प्याक्टनेस जुल अहिले उपन्यास चाहिँ फ्लेक्सिबल जे ताग जुहा नि वा निरो स्वर पेरिया र छिरो चिन्या तक जुहा हुनु पुगा त्यसै छिन गुगु बाख चोइचोना दिगु इले हे उपन्यासमा सफु फिकान दिगु जुल होला ऊ सफु चाहिँ गुली बिका चोइदिया गेख जे वा सोम मनो चोयुलाई छिरो चिन्या रे बिता नपाए जिमसँग छौ आखे पत्रिका पिज्या छौ न भोलि छौ समूह ग्रुप दिएका पुत्र दिएका ओके डाक्टर केशवमान साके नदिए डाक्टर आनन्द जोशी नदिए अहिले ऊ समूह दिएका जिमसँग चाहिँ छौ वर्कसप न होइन अहिले वर्कसप एना चाहिँ सुना सुना उपन्यास भयो सुना सुना बाहा चौरी हो छौ अथि जुल निर्णय जुबले अहिले उपन्यास भयो झिन कयो ख अहिले उकिय उपज ध्यानमा लगाऊ जब असाइनमेन्ट या नाहे कहिले असाइनमेन्ट या अठ्या ध्यानमा ल लास्ट ऊ उपन्यास चाहिँ दक्षिण छिन् छैन चिन यादवित हजुर थुकी विषयवस्तु के ख ओके न छिउ आर्थिक विसङ्गति ख के छम भातमा चाहिँ छम भाती आर्थिक अवस्था बाम्न त लाग्छ कला न तक न पत्याए हो हेप्या हेरियो यो टाइपमा ख अहिले उके चाहिँ सुलाना भात कमजोर जी साथ के ऊ परिवारले चाहिँ मेरो थर्ड पर्सनल चाहिँ नि हस्तक्षेप या भयो सम्भावना नु हस्तक्षेप या दियो केना दियो न प आथो छिन तिन दैले ल निम आछो हिसाब थाउ खस जब असाइनमेन्ट या ना हे जी चुएर का कोइ दिगु बिदा जुल उपन्यास अथे क्याबले चाहिँ चुए त गुल्त का थाकु छुदु बाध्यता दत नि बाध्यता दत बाध्यता न न चुकि यु गुल्या गुल्या अब बाध्यता मर्छ सायद मु चुइन जुइफ तर बाध्यता न चाहिँ चुए मारियो प्या होला अले 5 मिनेट जति भछ मसाल पिसिन चुने जुला ऊ बाध्यता होइन झन् चोकल ढामालाई चाहिँ त हजुर तर ऊ बाध्यता चाहिँ मानव मार्थ्यान् चुहाँका चोइ पनि त खाने छि प्रोफेसनल जुइम पनि प्रोफेसनल जु जो छ ऊ बाध्यता मर्सान चोए फै ऊ आछि नेवा भाषा चाहिँ प्रोफेसनल जुइम पनि हजुर यजुन त्यो बाध्यता चाहिँ मानव मार्थ्यान् चुहाँका त्यसै आतको ठाउँको नि धाइने नेपाल भाषा खेल अझन नुपी चुमी त म वा पुलापी चुमी त्यसन चोइ मुचुङ्गो अवस्था थो बाध्यता मरि यहाँ मुचौ खल म बाध्यता छौ तत्त्व जो ख कारक तत्त्व जो ख वो बाध्यता मर्याना मुठी चुना बिना डुए को वो दू जो सा ये कुछ ना चुई न खा आथों ने बाध्यता दे गुजर जुजा लाना छो तरुंग कारक तत्व खागा बाध्यता दे आ नाप बहान दबु यो संस्था मोर बुले कार्यक्रम तो मोजो नाप गो देन जसा जुजा छौ सम्मेलन दिना छौ अले वो बहान दबु न मर्नी बुले सुजा न आज चुया छुया हो गनु बन्यो गनु पिक्या हो वो मर्या चौले बाहन दबु वैसाग्य बाहन दबुले लच्छी लच्छी निला निला सोला सोला दिने कार्यक्रम यान छैन जोला मन्त्र बाध्य जोला नो बाहन चुयामाल नो बाहन पिर बिमाल रिउ जोबला बाध्य जोबला मनु त एकछिन चोया होला यजुन दे थो बाध्य न माया माथ्यान चुवा लेख चिन तिन दैले नि मलाई नपा आ बाहन दबु म वबले चाहिँ आ गन बनेगु छौ साहित्यिक सम्मेलन अभाव जचंगु इजुलास नि गन चोया पिकागु थमिया सफु पिकार न थके चौ इ न ख पत्र पत्रिका बिमाको अवस्था जुलम होला पत्र पत्रिकालाई नेपाल भाषा खेले मधु गुण ल मुखुनी मला प्या वै चुङला दुने तर अन पत्र पत्रिका निन सेले न चोसु ए ठंका म वन रहे मला थु छु ज्या चौ चै चौ छला चै चौ दु गन्तीर का समस्या ज्या चौ जुल पत्र पत्रिका न सुयु चोसु क्यार का समस्या चोसु मरिया न समस्या या बाख त चिनाख मरिया न समस्या ज्या छु छु ज्या चौ छु समस्या त ने समस्या ख न हाल मुखरा हाल छु त हाल थाना पत्रिका त यो कोमरो उब्ल्या छौ यो पत्रिका प्याए छौ जो अब चुइ पिसा चाहिँ छैन ह्याप्ले वे पत्रिका वे समय सुजको लेख चुइ चुन्न बजिला बिहा चुन्न बजिला आ छौ पत्रिका चाहिँ अब ढाक दैनिक पत्रिका दिन्छु नि अब के चाहिँ छमे लेखक हिँडी वे उयजको बाहा उयजको बाहा चाहिँ लास हो यही बिचमा चाहिँ पाठक देव लागि न भन्छ ड्यापा चुनि माउठ्या चुनि तर चुइ मेपी चुइ पिन मन त यजुले छम लेखक चाहिँ छुया त छक बिल अनालिप मबिल बिमाला समस्या चाहिँ पत्र पत्रिका योग मर्या न ज्याजो न्याचना दिन पास उज्यालो 90 नेटवर्क पाखे छिस थैले न्याचना दिएको ज्याजो लहना दुने छिगो छ साँपी जोगो सा खादा छ थौ या ज्याजो छ बाखा चोमी नाप उपन्यास चोमी भाजु केदार सितु जुली से छिस खलन चनाउ जुल या सदु सा छिस न न्याना दिफु छिगो फोन ल्याख 5000207 यो गाउँ को डाकर्मी मा काइला मेरो नाम घर बनाउनु परे सम्झनु है काइला भन्ने नाम कता हो नि हो गीत गाउँदै डकर्मी भइसकेपछि कता हुनु नि उही त हो नि घर बनाउन अनि भूकम्प प्रतिरोधी घर बनाउने तालिम लिनु भएको छ कि छैन नि छैन छैन त्यस्तो त केही लिएको छैन नानी ल आज भोलि त भूकम्प प्रतिरोधी घर बनाउने तालिम नलिएका डकर्मी वा ठेकेदारलाई घर बनाउन नै लगाउँदैन नि थाहा छैन फेरि त्यस्तो तालिम नलिएकाहरूलाई भवन निर्माण संहिताको बारेमा थाहै हुँदैन अनि त्यस्ताले बनाएको घर कसरी सुरक्षित हुन सक्छ र हो त है आज पनि मलाई घर बनाउने काम किन कमाउन थाल्यो भने त यही कारण पो रहेछ हत्तेरिका अनि तालिम दिन कहाँ सम्पर्क गर्ने त भूकम्प प्रविधि राष्ट्रिय समाज नेपाल एनसेटमा नि बाठी छे गाजली यो गाउँको डकर्मीमा काइला मेरो नाम भूकम्प प्रतिरोधी घर बनाउने तालिम दिन गए है म त सधै राम्रा अन्य कुनै जानकारी चाहिएमा एनसेटको कार्यालय भैँसेपाटी ललितपुरमा सम्पर्क गर्नुहोला सार्वजनिक हितका लागि USAID को सहयोगमा भूकम्प प्रविधि राष्ट्रिय समाज नेपाल एनसेट र उज्यालोको संयुक्त अभियान घरमा तातो पानी आउने सोलर राखेको अनि नुहाएको अनि पैसा कहाँ पाएको सानीमा ब्याङ्कमा कमिटमेन्ट खाता खोलेपछि अटोमेटिक बचत भइहाल्छ नि ओहो म पनि अटोमेटिक बचत गर्नु पर्यो के हो यो कमिटमेन्ट खाता बचत खातामा राखेको हामीले चाहे जति रकम महिनै पछि कमिटमेन्ट खातामा सारिदिनु है भनेपछि ब्याङ्कले अटोमेटिक सारिदिन्छ र आफूले आँटेको काम गर्न पुग्ने पैसा कमिटमेन्ट खातामा जम्मा भएपछि जे काम गरे नि भइहाल्यो क्या गजबको रहेछ कमिटमेन्ट खाता उस कम बाटो छु र म सानीमा ब्याङ्कको कमिटमेन्ट खाता ब्याङ्क र ग्राहकको गजबको नाता विस्तृत जानकारीका लागि SAVE टाइप गरी 2265 SMS गर्नुहोस् वा नजिकको शाखामा सम्पर्क गर्नुहोस् सबल अनि विश्वसनीय ब्याङ्क सानीमा ब्याङ्क कुरा प्रश्न विचार उज्यालो 90 नेटवर्क छिसा नेना सोना दिला लहना हौ आइतबा ज्याजो ख छिगु चोसा पिजोगु स बहाचा हकगुदि बाधुका हकना छक ज्याजो नेना सोना दिमा पासा तलस्कु छिसा उज्यालो 90 नेटवर्क थैले नेना सोना दिगु दुदास छिगु ज्याजो हलिने कहे इन्टरनेट पाखेन www.unn.com.np पाखेन प्रसारण ज्याजुगु नपथौ या ज्याजो लहना दुनी साहित्यिक ज्याजो छिगु चोसा पिजोगु स खाता स थौ या ज्याजो स साहित्यकार भाजु केदा सितु जुलि छ छिसा नाप्लान अक्सुल न्या सदु स छिसा न नेना दिहु छिगु फल ल्या ख 500207 केदा सितु दै हकना छक ज्याजो स लस्कु सियान्छना आछा त छि रखन यानी मास्ते नाचन धैर्य ने बाध्यता दद्दा चुए मागु कर्ण ज्याचु नि वे कथा छिस चुइचना दिगु न दुर्गा आत्तको छि चुइ दिगु पति ल्या खान दिया गुली थ्यान छुदु बाख गुली मल उपन्यास गुली चिना खं गोपुति चुइ दिया ल्याचा दु ल्याचा ल जें तै छुनु दु थंकने गुल न चुइ छुना ब जें जने ल्याचा त्याउ यान छुनु दु बाह अथे चेपुति दज्जि हजुर अहिले उपन्यास नि होजु ल अहिले कविताले जिन ल्याम त छपिन्छ भ त्यति याथे दु छुयो ख हजुर उल्लेख ख अहिले बताउँदा जे नेपाल सन्ध्या टाइम्स पत्रिका विश्वविमको सन्ध्या टाइम्स चाहिँ नि जे कोलम नचाहिँ होइन स्थायी कोलम चाहिँ स्थायी हजुर छु विषयवस्तु हेरेर जे उसले समसामयिक यो विषयले नै चोया आतै चोइमा दिया आमो चोया इलाम लाउदिन म चोयो हजुर नपा बाख छिँदै दिल चेपुती चोइदिएको चोइदी थुको उजुल मलाई कवि ध्याके मै अगु याजुल खे कविपति चिना खुवाईपति ल्या तैमा दिएको नजुल मलाई उपन्यास छिँ न्युपति न्यु चोइदिनु गौदु छौ प्रकाशित जिनु गौदा छ छौ चाहिँ प्रकाशनी चोले दु नपा बाख चोइदियो झोले नि त्यो त थै थे मनै थियो गु बाख छु थन यथने बहजु छुँदै दि चेपुला चोइदिल्ने मलाई चेपु आछौ लेखक नीति कहे उत्ति कहे मायमती न वङ्गु उत्ति कहे मेहनत चोगु दुसान छु छु तल भत्ता अप मायमती न दुगु न ज्याचनी नि हजुर नभई बाहतले चाहिँ भावुक त्याजको चोयु ढामा आथुङले चाहिँ गुल्न बाहत चोइजना थौ नुगल अनुभूत जो विषय वस्तु चाहिँ चाहिँ व्यक्ति ना चुना थ्याँ चाहिँ एजुने थुने चाहिँ गुल्न बाहाँदा छुइ जना उ दखुए जिता चाहिँ ने नुगलन छु गा जिता जितान यो या जुला आ थुने गुल्न छुइ जनु दखुए जिता या थ्याँ चाहिँ गा तासे नाम न पछुइ देउ पति बाखने चाहिँ थै त अपास न बाहा चो मिथा मुछि हजुर व छौ चाहिँ ने रहरे जको खा तासे आ चाहिँ छि चाहिँ थै त यो थे कथ हे छुइ चुन दि थे ताक दिया छि त अन्य सथिं क विचंगु दु रेनु श्रेष्ठ दुति पाखे हेलो हेलो हेलो जुजुलपा भाषा साहित्य खेले थे ढिसी लागे त विषय वस्तु क्वाटो के त आठौँको नि समय सान्दर्भिक कथा अपना ठिकै ध्यान त्यहाँ मैले थिएँ नुनु समय माग छ नुनु विस्क नियम दुसा धयव्यति त इनाले दियो चाहिँ नियम त बुनमा तर नियमै जुन चुना चाहिँ स्वयं उज्यो थिएँ चुवा तर छि नेपाल भाषा चाहिँ चुइ चौपे अपसिके अध्ययन चाहिँ मगाउ खन डो अध्ययन यहाँ दिशा छि नेपाल भाषा चुइ तौजुको मुख मेमेउ भाषा चुइ तौ न हजुर पिनी पिनी न बना दिशा अलि साहित्यिक सिद्धान्त त नबना दिशा तर साहित्यिक सिद्धान्त त बुन्यौ रह्यो ऊ साहित्यिक सिद्धान्त जुनै चुना फ्रेमे जुन चुना चुयौ रह्यो उमुख तर गुन्यौ सिद्धान्त जो गुक्तौ गुक्त चुए जो गुन्यौ विषयवस्तुले चुए जु रह्यो झिसा चाहिँ अध्ययन गाखी माथे जो जे छु छपनी बाहन त बनाउन जो त्यो बाहन दोले छिसा चाहिँ मेमेउ भाइ न अध्ययन याना दिशा उके ना छु चाहिँ चुयौ गु अथि ख उही त चाहिँ बिस्तारे ना हिङ्के तब्याइ ना हिङ्के हजुर थि आइदिल नि नक्थि नि मलाई नियमलाई पक्का न दु बाख्ने थोथो देमा चिनाखले थोथो देमा उपन्यास होइन थथ्यो देमा अर्कालाई नियमलाई दु नियमे चुना चाहिँ चुए उसले चाहिँ झने मजु थिएँ थिएँ थैदिल मलाई नियम चाहिँ बोनेमा पक्का न खतर नियम दुने चुना हे चुए उसले चाहिँ उकी चाहिँ यो कहे कर काप्योको दैछ नि गुकियाना चाहिँ छौ हिसाबमा लेखक यो स्वतन्त्रता बिठा थादै मुख हजुर नियम त थियो चाहिँ बोनेमा छ नियममा झिरा सुकिने लाग्छ गुन्यौ धार त बुझौँ डो गुन्यौ विषयवस्तु त बुझौँ डो गुफ्छौँ गुफ्छौँ मुनु त्यसमा छुइछौँ डो ऊ छिसँग छिउ अध्ययनी लाग्यो बा हो यहाँ उकिना छि त सुझिद होला छिउ विचारे त तब्याइ नआएँ कि हो कि छिउ अनुभूति त तब्याइ नआएँ कि अहिले छिसँग सुन विषयवस्तु लुल्ला लाग्छ ए थु विषयवस्तु चाहिँ छिसँग थुक्त नै व्यक्त आइज्यो त्यो ऊ छिका चाहिँ अनुभव दे ऊ छिका ज्ञान दे न भन्दो नि अच्छा त खन्याने मास्ते भयो नि योको याना चाहिँ योको लेखक त्यहाँ त आछु कि चुएका या समस्या ज्याछ नि विषयवस्तु हे मलुका चुङ्गो अवस्था न दुनक्ति नि गुगुरे नुजिन थैदिल मलाई यदि सायद अया पि चुमी पिन त विषयवस्तु बिलधा चाहिँ चुए न फैगो अवस्था हुई चाहे कि न खनिने लको खनिने आछि त गथे त थे विषयवस्तु बिया हे चुए अपुए कि मुखु विषयवस्तु मध्येको थहे स्वतन्त्र रूप थैथे छुछु मुने वल ऊ चुए अपुता छुदो छि चुइ देउपति चाहिँ अनुभव नाप्ना पा चुएबले सुना विषयवस्तु बिहा चुएबले चाहिँ अप हो ऊ सुरु सुरु यो अवस्था चाहिँ उक्त जीव बाँला तर विषयवस्तु यो बिहा मुखी विषयवस्तु यो झे पलापति यहाँ ढो झिसँग चाहिँ ऊ माली मुफु अनुभूति या मुफुजको ख खङ्के मुफुजको ख झिउ अनुभवमा उता जनाका मुफुजको ख छौ मार्ग त्यसमा धाइन पनि झिभरि होला फसे बयाछौँ दुर्याले तर झिसँग मुख अत्यन्त बाहायु विषयवस्तु साहित्य विषयवस्तु झिउ पलापति यहाँ ढो तर झिसा उता चाहिँ दुनियाँ निसे अनुभव बिना क्या मुफुजको ख एजुन त्यहाँ थो साहित्यिक सिद्धान्त त बनाउनु धल्ला छ ऊ अनुभव चाहिँ छिउ वृद्धि जी छोटा खास सिद्धान्त दिनुभएको विषयवस्तु यस सन्दर्भ बुइचुङ्गु नजुल मलाई यो के न आथो साहित्यकार त विषयवस्तु बाखा चोमी त उपन्यास चोमी त दियो कर्पिनी छेउपति विषयवस्तु खुया काइपी नथाइन थो गुल्तको ख छिगुल्तको खुया काइदियो वो खुया क्या हो उता खुया क्या ज्यादा धाइ मुख त्यहाँ चुवाइ जिस अब छु प्लट यो चिज छिउ झ्याउने जख झिउ समाज जुयाछौँ घटना त्यता कया चुयाउ ख तर उता जित्तो चुएबले चाहिँ ऊ खुया गाउ या जुए ऊ जित्तो चाहिँ चुया मुझ उता झिसँग फिक्सन आइदिन यामा उता झिसँग थौ झिउ कल्पना न लक्ष्यामा जित्तो गठिक अथिन्तु नाका लल्लास ऊ सत्य कथा थियो जो हुने त ऐना चुयो छु लेखक यो चाहिँ धर्म नमुख हो ऊ लेखकै धर्म चाहिँ मुख हो एजुन त्यहाँ ऊ घटना त कया ऊ घटना आधार झिसा पर्छ फिक्सन टाइप उता झिउ थौ कल्पना लक्ष्य नाति नै उता चुया फत्ता लाग्छ ऊ धाठ्यौँ साहित्यजी गठिक अथिया चुयाले खुया गाव्यो सराजी नभए आछि चाहिँ थे विषयवस्तु चाहिँ थिए जख न गुको छ लुइका दियो छुदु खुया डो होइन विषयवस्तु त आज थुंगने चुचुन बहा सत्य घटना आधारित चुचुन हो तर वो सत्य घटना राबले गया ना वो गुम मुनु विषय चुजन हो वो मनु न जीव विषय चोरिया वन फिका सिकी फैम हो सारा जीव के थौ कल्पना न लक्षण हो उदा गठित उख अत्यंत चल्ला लास न्याम मनु ए ठोला फल मेस बहा या टापै तर उक्त चुया मुझे समय लेखक यो धर्म वो मुख हो उदा थौ कल्पना लक्षणा उयु मार्फत गे गे तक जुइफु छुतको जुइफु दिउ छिसा कल्पना यामा लेखक छम लेखक हजुर आसा छम लेखक यो समस्या छु खले थौ पनि छु थुंकने छम लेखक यो धर्मयला दै दिल म समस्या गरि ख समस्या वया खान छुचे जो छुचे मुजो गुक्ना चुयामा गुक्ना चुये मुजो वो छिसा चाहिँ लेखक त्यस उइत चाहिँ छिसा के रा छिथो छाने या रे नि वो छाने अन्न छिसा या थे हे केले माल हाँसा बजी लुथे अब हाँसा जाकी बजी गुन्ना होला कि वैचुने हो क्या किसी की वैचुने मलाई थु वैचुने अब डक्वे नेब्लेला मजेला झिउलाई ल अपाचे जीव पचे जीव एजुन हाँसा आया मुआमुरु डको वान्छ्या मामा उत्तत्वको क्या हो उक्ता चाहिँ क्या मागन त्यसै लेखक यो समस्या चाहिँ अथे मामा उत्तत्व क्या मुफ्यान जसमुदु उक्ता न खछु समस्या बनाउनु अलि थो सफु पिका धुङ्कापति समस्या चाहिँ छुदुले छिना सफुल पिकान दि धुङ्कल्ने मला हजुर पिका प्रकाशित जुइन हुँका यो समस्या छुदु प्रकाशन जुइन हो यो समस्या कति नेपाल भाषालाई प्रकाशन जुइन न समस्या छ जुइन हुँका न समस्या छ जुइन चाहिँ सुना पिके बि गुठ्न सुना तिबतै बि यो समस्या छ पिका ढुङ्गा सुना ज्ञान बि यो समस्या यो कुरा ढुङ्गा आठौँ गुल्न सफु पिका चौँ दो इना ब्याजका फुका चौँ दो तर उखी भएन छौँ मेउ कारण न दो नेपाल भाषा सशक्त ढङ्ग चाहिँ चुइज मुचौँ नजु ल खालि रहर बाजिन्छ कि सफु प्याउ चौँ दो एजुले सुई पिसा मुनु त्यहाँ छ मर्याउ अनुभव जी फ्याँकमा ल बुन हामीले वया छौ र छौया टाइपको जुल्ला लाग्छ सुई पिन्दन बच्चा थ ड्याउ थिए अनुभव जी वो ड्याउ अनुभव मुजिक फ्याँमा छोरा खोजेर यहाँनिर मास्थे हो नि नक्तिन दैदेल्ने मलाई प्रकाशित जुइ ढुङ्गान समस्या दु मधु निब्ले न समस्या दु मधु निब्ले समस्या दे प्रकाशक सुजी सुई पाखे पिका हो वो समस्या दुर्गा दैदेल मलाई तर प्रकाशक पनि थाहा नेपाल भाषा साहित्य खेलन नाजुकै प्रकाशक जेचो मुदु मलाई लेखकै धिवातै प्रकाशक संस्था नाजुकतै अलि फुक्क धिवाल लेखक यो लान्छ नि मलाई अथे नसम्म प्रकाशकलाई खालि किसी निपु वा थिएँ केन्द्रको वाजुया चुङ अवस्था थो अयौ प्रकाशक त्यही भूमिका छुदु थिएँ थिएँ ताकि प्रकाशक त्यही माउ खर छुदु उनछौ समस्या तर उता समस्या न तरौँ समस्यालाई मुख्य छ छम प्रकाशक लेखकै ढिबकिया प्रकाशन जान्छु न तर लेखकै क्या ढिबसको दयान बजान थौ होइन यिन विषयमा प्रकाशन लाग्यो प्रेस ब्रान्डमा ल उकै यो अथि पिकामा ल प्रुफ रिडिङ एउटाको सुयाम लेखकै अब यी मरै भिला छम प्रकाशक तरुवाई ज्याठाने चुहाँगा खालि प्रुफ रिडिङ न्युज प्रुफ रिडिङ ल प्रेस अब न्युज ल सबै यो लेआउट पिका ल मलाई म पिनेलाई छि प्रोफेसनली आथे सलमान रसी खुडे हेरे छौ उपन्यास जुया दिने मनाछौँ र उन भूमिगत जुया मनाछौँ र झिल अब अवस्था हाम्रो पिनी वै छिउ चाहिँ तुलना याउ चाहिँ तस्कर मिले मुजु थियो चुहाँगा ताकि छिँ धैर्य थन चाहिँ प्रकाशक त यो खाली चाहिँ प्राविधिक समस्या तजको जेङ्केको नीति प्रकाशकको भूमिका भित्र छ र धिमा सिंहको या चाहिँ फुक चाहिँ लेखक सेमाको अवस्था अवस्था उयो छ अहिले प्रकाशन जुई ढुङ्गा यो समस्या मिमो फुजक ख मिमो फुल मिमो फुवे ख न्याइपिया मोरे नेपाल भाषा आथुङ्ने नापाठे मुख्याङ्ला नापा जो सा दोषी थियो याख्न चुगा नापा गु बाइसालियो रे नेपाली कान्न निसे ऊ कान्न जुई ढुङ्गा चाहिँ नेपाल भाषा चुई बुनी पिन यो कुरो न्याइपिन यो कुरो तर आव स्थिति चाहिँ मरे हुँगो ल लेखक त्यसमा चाहिँ छौ माभ्यायु चाहिँ भावुक ताँच गया चुइचु न गुप्त चुयामा साहित्य दियो गन्तक थिन्नुको ल थुङ्ने साहित्य गन्थिन्नुको ल गुप्त चुयामा रे ऊ अनु अध्ययन मरे हुँगो ल एजुन त्यो चोइ पिसा चोजेको चोइ छैन बुनी पिन्दा बुनी पिन्दा गन्यो बिमारी हो लेखक त्यहाँसम्म प्रतिक्रिया कमी छ प्रतिक्रिया कमी छ ल लेखक चाहिँ क्या प्रतिबद्ध न भन्छ जे नेपाल भाषा सफु छ जे मा भाषा सफु छ ऊ भावुक दाजुको भइजन चितन्य सथ्याङ्क भइचङ्गो भाजु बुद्ध साक्य पाखे हेलो हेलो जो जलपा बुद्धजु जो जलपा सताइदिला केदार सर हजुर जो जर्साप जो कविता जर्साप जजलपा लुमनी छ त हजुर लुमनी यो कोही केटा केटा भेट्दा होइन जिखला अहिले थौ छौ खाउँ चाहिँ छेउ खन्जना जना जिमुखला अहिले छिसा चाहिँ ठो चाहिँ डाइरेक्ट छेउपट्टि लेखकीय धर्म मुखुर गाताइदिल्ने होला तर जे चाहिँ सत्य कथा धगा चाहिँ छौ बाखन चोएका हजुर थो बाखन छिसन जनादि रुङ्ल हजुर जि पोखराको ना व अले व हजुर ले व दियो छुरा छ नि 29 वर्ष या गयनका हजुर होला अले व दियो ठौ चाहिँ 89 वर्ष या गयनका हजुर थो चाहिँ न्यू ट्र्याक चाहिँ जि जोडैना केनौडो होला अले थु थो बाखन ताते न छुरा छ नि वेको चाहिँ गेजे आएज ल मुला जबकि वेको 29 वर्ष याला सिद्धार्थ चाहिँ बुद्धत्वमा आउन वेक छेन्जना मृत्यु पियाचुन दिल हजुर अले वेक ठाउँ चाहिँ 89 वर्ष तयारुङ्गा तगरा ज्याचुन जि ठो बाख्न बितिन सन्देशलाई ठख तर काइपिनी न ठठौ कन्सेप्टलाई दया दैला विचार छौ छौ भावना त अले आठो चाहिँ जि सत्य घटना आधारित ढका चाहिँ जि खोलाइना चोया बिएका थैन चोयले चाहिँ ठो लेख के धर्म लाल कि मलाई अले थैन चोयु छौ कारण छुरा छ नि कोसपल चाहिँ जो विपसना आएन आचार्य ख गुरु ख अलि भगवान बुद्ध ढक्ले सक्ले तरौँ चेत हेटौ छुरा छ नि कृतज्ञता छिसन चाहिँ व्यक्त यायमा पुवङ्गेमा ठो बाखा चाहिँ जिउँ ओसपल युप्रति चाहिँ कृतज्ञता स्वरूप चोएका कि गोइनका गुरु ढैम छ म चाहिँ थ्याम व्यक्तित्व ख अब चोए छि मुछि छु लेखक धर्म लाल मलाला होला ठुक्क होइन चोए जिउल कि मुज्यो साहित्य विधा त ठिक थिए जुने ऐतिहासिक व्यक्तित्व यो सुन बाहन चोयमाला अथवा उपन्यास चोयमाला साहित्य चोयमाला लाग्छ वो ऐतिहासिक व्यक्तित्व ऐतिहासिक उपन्यास त्यहाँ त्यहाँ होइछौँ मलाई ऐतिहासिक बाहन या होइछौँ ऊ चोबलेला सत्य घटना चोयमाला तोडफोड्न या मजिलाकिन मजिला उता चाहिँ नै सत्य घटना नै राइम उता ऊ ऐतिहासिक बाहन चोबल्या ऐतिहासिक साहित्य चोबल्या ऊ सत्य घटना चोयमा उके छिके छिसा चाहिँ थौ गुलिङ्लिस नचिने उता थौ कल्पना लक्षण न चोइचुने तर उके चाहिँ चोबले सत्य घटना आधारित ज्या चोयमा तर जे रह्यो छ फिक्सनी रूपियाँ गु छिसा झिउ समाज ज्या जाउँ घटना त चोयौ उके बारे बाहन चोबले उपन्यास चोबले रह्यो ऊ कथिक अठिन्तो ल्याएमुझ्यो ऊ रह्यो कि त डायरी आजको जुए कि वो सत्य घटना आजको जुए सत्य कथा आजको जुए यजुन चाहिँ छिन धैर्य छौ ऐतिहासिक पुरुष यो बाहन जुल ऊ ऐतिहासिक पुरुष यो बाहन चोबलेला गोठे जुल ऊ अठ्या चोयमा उता चाहिँ लेखक यो धर्म चाहिँ सही जुइ हो तर ऊ चाहिँ काल्पनिक बाहन मुक्त हो फिक्सन चाहिँ मजुल हो यजुन चाहिँ छि वो गु गोइङका यो चाहिँ बारे चोया ढिल उकी चाहिँ लेखक यो धर्म चाहिँ दु ज्याजो न्यानाथन दिम्पास उज्यालो 19 नेटवर्क पाखे छिसा थोइले न्यानाथन दिगु ज्याजो लहना दुनिया आइतबारे ज्याजो छिगु चसा पिजोगु सह खादा सा थोइले ज्याजो सा साहित्यकार भाजु केदार सितु जुलिस नप्लान चराउजुल न्या सदुसा न्याना दिफु छिगु फोन या ख 500207 भीटेक का प्राकृतिक तथा अर्गानिक गानोडर्मा र जड़ीबुटी युक्त चिया कफी साबुन मंजन र पोषण युक्त खाद्यपरक सामग्री बजार मा उपलब्ध छन् भीटेक सामग्री का विशेषताहरू शरीर तथा कोष को शुद्धिकरण गर्नुका साथै शरीर मा विभिन्न अत्यावश्यक तत्वहरूको आपूर्ति गर्नु स्वास्थ्य र सुन्दरता को लागि भीटेक का सामग्री प्रयोग गरौं निरोगी बनौ सम्पर्क भीटेक प्राली बाग बजार काठमाडौँ फोन नम्बर 01-4225-933 4225-933 www.vtechfamily.com तपाईं कल्पना गर्नुहोस् हामी त्यसको साकार रूप दिन्छौं एम्स माउस वन स्टप प्रिन्ट शप आकर्षक डिजाइन तथा सबै खाले प्रिन्टिङ का लागि विश्वासिलो ठाउँ डिजिटल कलर प्रिन्टिङ अफसेट प्रिन्टिङ स्क्रिन प्रिन्टिङ डिजिटल आईडी कार्ड फोटोकपी सीडी लेभल प्रिन्ट र ग्राफिक्स डिजाइन सम्पर्क एम्स माउस वन स्टप प्रिन्ट शप शंकरदेव क्याम्पस अगाडि 50 मिटर भित्र पुतली सडक काठमाडौँ फोन 4168252 4168252 यु इमेजिन वी प्रिन्ट ताजा खबर सम्पूर्ण खबर नेपाल खबर बिहान 8 बजेदेखि राति 11 बजेसम्म हरेक घण्टा सीधा कुरा प्रश्न विचार उज्यालो 90 नेटवर्क छिसा नेना सोना दिल लहना हौ आइतबा ज्याजो ख छिगु चोसा पिजोगु स तथागत यो नाति जो दुई त ऊ बच्चा फिलोसफिकल जो हुँदो उपन्यास उके चाहिँ सुधाटिनु लाग्छ जिसमा गु बुद्धत्व दिया जिसमा बुद्धत्व दिया चाहिँ लौकिक अलौकिक नाम गु एकदम तरौँ त्यागा छ नि बुद्धत्व जे उके उपन्यास सुकिन दिनु लाग्छ बुद्धत्व दियो अलौकिक हो लौकिक ख उस क्षमता दियो छि प्रत्येक मुनु त्यागा दु त्यहाँ चाहिँ किन दिनु ख तर उकियो लागि छिके धैर्य देमा छिके चाहिँ समाधि देमा ल तपस्या देमा ल त्याग देमा ल तर झि झ्याम चाहिँ बुद्ध जीव हो बुद्धत्व चाहिँ सकिसँग अधिकारी खङ्खरी किन दिनु हुने गब्ले तक दुने प्याउ छु छि त जानकारी दु आफ्नो प्रकाशन यो दुजसम्म नारद दाइन उखन धैर्य ल ठुवा स्वाई पनि त गई दुने प्याउ ध्या धैर्य हो नि न्यापा सफु प्याउको छोले छुपति नउकी हेलन चुङ्गु चुल तपछि त न्यासाथिङको वि चुङ्गु दु भाजु रविन्द्र जोशी पाखे हेलो हेलो जोजोलपा छुपति न्यासा न तैतेल हेलो हेलो केदारजी हजुर जोजोलपा खासलाई नाम मलाई ठाकुर मसिके ठाकुर हजुर ठौ विषयमा ठौ इलेला कि 29-30 साल बाँके हजुर तो नापाला क्याम्पस ध्यानु चलन मोरो हजुर कलेज ध्याउ खाला कलेज हजुर रत्न राज्य कलेज परमकन्या कलेज विराट नेपाल भाषा थनथन साहित्य दबुत खडा जीवला छि छौ डब्लुए लाग नापा हजुर रचना बोल्यु इले हजुर रचना छ पाठ आयो इले हजुर ला आज रविन्द्र जोशी हजुर नापाला जिल्ला असलमा ख आज ठङ्गने सामखुसी चन्दना हजुर छिटो ठगु यस ढ्याला छुडा नाचो रेणु श्रेष्ठ जु बालाजु चाहिँ यस जना दिला मगला हजुर विषय चाहिँ बिहा दिस धेरै यो विषय चाहिँ सेलेक्सन यहाँमा बिचमा जान दिल छिओके जवाफ न यी न जो बिहा दिल र पछि चाहिँ सन्तुष्टि मजुल गाजु तर आज विषय यो खोला छ जोला विषय चाहिँ छ विषयले छो ढगा ढाबले होला ऊ चोइमा मनाउन चाहिँ उसले थयो मन्यो भावना थयो चाहिँ मन्यो भाव त्यहाँ प्रकृति या भइदिए म चाहिँ जिउ अनुभव भएका नि हजुर जिन अठ्याएका दुनि नापा चाहिँ जी चोइ बेले जी चाहिँ पहिला चाहिँ चिनाखट चोया जी गए चोया तर गुब्ले जी शेर्पा त्यागे बफुदु नि कारण विषय पहिला कया चाहिँ जी चुए उठु नि सो विषयलाई अर्का चुए बेले मन्यो भाव र भावला व्यक्तिलाई या होला प्रयास तर त्यो पूर्ण रूपमा जुया मजो खनिका ए जी या चाहिँ छक्लो चाहिँ जे छोका लाग्छ अहिले ठो 31 साल जी छक्लो चाहिँ चिनाख जी चाहिँ चेन जुया चाहिँ बाख जुया जी अधिकार नयाँ बाख जुया ऊ बाख चाहिँ छक्ल पहिलो बाख जी चाहिँ विराट नेपाल भाषा साहित्य सम्मेलन चाहिँ खोपे बियाजी उके जी शेर्पा छक्ल शेर्पा हो लु नि सायद लाग्छ ऊ अधिकार थाहा बाख जी छ दाछ ऊ बेले ऊ ऊ इले यो पञ्चायतकालीन ओ संविधान जी बच्चा चाहिँ थो राजनीति शास्त्र बाखिन लगे जोले जिके अनुभव दोले थो पञ्चायतकालीन थो चाहिँ संविधान चाहिँ गयो किसिमा खर यो खोजि मन चाहिँ धौपजी वाठे वाल्छु नि दुनि एज या वे भाव व्यक्ति नाचुले जित चाहिँ थक्ल चाहिँ विराट नेपाल भाषा थियो चाहिँ राष्ट्रिय लेभल यो चाहिँ उके चाहिँ शेर्पा बोल एज जोले जी थन ध्यातिर छु खर गर्दा लाग्छ विषय चाहिँ थो चाहिँ थोया चोडका चाहिँ ध्याबले चाहिँ समसामयिक न मजिफु भावना न पूर्ण रूपमा चाहिँ प्रकट मजिफु एज या ऊ चाहिँ साहित्य मजिफु जुन उसलाई थोर फिल्म थिए फिल्म थिए आ फिल्म न देखी मगला तर उके छ डाइरेक्सन यहाँमा मे मनु माल नि बाख्नेलाई अयोध्यालाई दैमको बाखा चुला रिउला ऊ ए थिए चो ठोखे त गेता सुझाव बिहा दिएर लगाए ना बिहा नगरी हजुर ऊ पक्का ख विषय चाहिँ बिहा चाहिँ चोकियो चाहिँ बालाउ खम हो तर जी नाचा सुसन्दर्भ रियो दाल्ला छ सुरु सुरु ट्याटी आइपिँदा हिसाब मस्त यता भ्यासन बोले मा बा ढाकि नि तर उयो स्वतन्त्रलाई मा बाजु ढाउ मुख नि तर हिसाब मस्त यता भ्यासन बोले देखे नापा मा ढाकि बा ढाकि अठिन त नक्नी नक्नी ट्याटी ना चोइ चम्पिँदा छुचे छुचे जुया चम्पिँदा कछा थन्यौ बारे चोरिया चुल बिल्ला लाग्छ चुए अफ हि धेरैसम्म छ तर विषयवस्तुलाई थमा ल्यामा आ लिप चुए ढुङ्गा चुए से ढुङ्गा हान मे विषयवस्तु ब्याच्ने होला बामलाउ खा ऊ विषयवस्तु विसातके ऊ सीमित जो हुने यजुन थिए छिन हात धैर्य बनाउन प्याचिज हो तर जे त्यातिथ्यो इलेजको धेउ ख मला लिपा चुए लिपा चुए से नुगु पिन्द चुए ढुङ्गु पिन्द झन् ऊ बी मजु धेउ जो भावना ख आकेदासी आजकाथि समालोचना पाख्यान हुने यो कुरो नान थाहा नेपाल भाषा खेलले समालोचना मजुया चुङ्गो अवस्था नदो समालोचक तस्क महान थाइ इले चाहिँ वेकअप न्यू मिखा चाहिँ छि गरेको छुपति बाख उपन्यास या त कया गुख समीक्षा चाहिँ चुङ्गो न्याने चाहिँ छुपति चोसा चाहिँ गरेको हजुर ठोस जो लागि दुर्भाग्य खान आतक जो जे चोयो बाह उपन्यास चाहिँ समालोचना मजु छौनी प्रकृतिको जोडो तर विधा चाहिँ रेगुलर मजु ल क्याकि मेमेऊ भाषा जिल्ला लास सुना छौ नु चल साथ के अब कन्टिन्यू प्या भ्याछु नि समालोचना तर झिउ नेपाल भाषा समालोचना होला झिटन गन्धक ता ड्याम हो छमिनीमा समालोचक दु र वेकअप पिसान थौ लवि किता चाहिँ काट दुई वेकअप पिन्न थौ किता लापिन सुमित समालोचना या थौ किता म लापिन मोचो हो अनि चाहिँ गुटबन्दी दु ऊ गुटबन्दी नान समालोचक दे मोटल देखेन मुनिटेर अनुभव याका छौँ नपछिपति उपन्यास गु सोम मनु प्याङ बगुजुल वयान दिपा मार्टिन चौतारी समालोचना थिए समीक्षात्मक ज्याजु नजुगुजुल अबले चाहिँ गथे चुलले अबले छमिम पास बिनो सद्भाव कार्यक्रम जु जुल तर उकी चाहिँ तस्कर बहस हुँदा छलफल जुल छोछो चाहिँ तस्कर बाला बुझ्या ख नेपाल भाषै पि मेमी पि चोमी पिनु बारेन थन्याउ जुल्ला लाग्छ तस्कर बाला अनलिपाजी लक्ष्मण राजवंशी सरी हो बाह सफुई बारे न जोडो हजुर तर चाहिँ तस्कर माथ्यान चाहिँ जो विचार चाहिँ साहित्य खेले चाहिँ समस्या समालोचना विधा खङ्कन्ती हजुर समालोचना दयामहरू चाहिँ नेपाला हजुर आज चाहिँ लिपालाको छुदै ठिकै यो इ नम्बरले हेर्नुको बुझ्नु जो नेपाल भाषा चुइपिन्द छौ जो सुदुदा लाग्छ नेपाल भाषा चुहरी हो छौ त्याग्या ख छौ तपस्या ख फिकी झिँदा चाहिँ छौ प्रतिफल भइदियो आसना या मुझ्यो अहिले झिसन चाहिँ नि लोभेन उनी मुझ्यो थ्याँ छ झिसन नेपाल भाषा या चोए छ ऊ झिउ चाहिँ नि लोभ बिना यो छि महाभारत महाभारतेन थिएछु नि कर्म कर्म या तर उके फलियो आशया मात्रै थिएँ नेपाल भाषा चोइदिनु न फेज ख जिउ बिचार छ गीतायु चाहिँ नि दर्शन या थिएँ छ गाई झिसन नेपाल भाषा चोइजनु हुन थन्त कचाइदिलो मुङ यी ब्यादिल न पछि उपति सफु उपन्यास याक्न बोने खनेमा थिए त थोपिन्दु नाको सुभ्यादु ज्याजु न्याना छ नदिम पास थौ या ज्याजु उज्यालो 90 नेटवर्क पाखेँ छिगु छ सबिजोगो स न्याना दिगो जुल्ला छ थौ या ज्याजु छ साहित्यकार भाजु केदार सेतु जुली छे नाप्लाना गुजुल नपछि सिएसयु जी छि सिएसयु थुगु ज्याजो पाखे छत्रबहादुर कायस्थ जुया त आर्थिक ग्वालिया नीति न छि त इनाप फुना छ नगुजुल वेक त ग्वालिया नदीको नीति पाटन फाइनेन्स लिमिटेड बचत खाता नम्बर 104030200005309 खलास अथे चिजु लाते लाओगो थिबा मध्ये चितजिन हामीले अपडेट याम छनको छोले आथुगु वाले थौ नक्तिने सुथे ज्ञानी राजमानन्द ज्या था पाखेन जिन्या सवगो जुलास अथे बाखौ चोमी मैजु मोती लक्ष्मी साके पाखेन सोदो अति बाथ्यम सुदु तो दिबा चाहिँ छत्रबहादुर कास्ते ज्या त लल्हातेनको जुलदास ज्या जोन याना चना दिगुले यो कोइको सुना नपौचालो 19 नेटवर्क त्यसना दिसो नाहे दिल लहना उज्यालो 90 नेटवर्क है।